5 MHz इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह्न 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। अब समाचार। ऋषि कतेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका 8 जना केन्द्रीय नेताहरूले पार्टी छाडेका छन्। पोलिट ब्युरो सदस्य कृष्ण राणा र आङ छिरिन शेर्पा तथा केन्द्रीय सदस्य केदार गिरी, गुरु दाहाल, कृष्ण शर्मा, विष्णु अधिकारी, नामगेल मोक्तान र तिलक नेउपानेले पार्टी परित्याग गर्नुभएको छ। आफूहरूले पार्टी छोडेको र सिपी मैनाली नेतृत्वको नेकपा मालेमा प्रवेश गर्ने नेता कृष्ण राणाले जानकारी दिनुभएको छ। विद्यार्थी संगठनका अध्यक्ष घनश्याम मिश्र र महिला संगठनको सचिवालय सदस्य गोमा लामी छानेले पनि नेपाल कम्युनिस्ट पार्टी छोड्नु भएको छ। पार्टीमा विद्रोह भएपछि अहिले नेपाल कम्युनिस्ट पार्टीको बैठक बसिरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले नेताहरूको अकुत सम्पत्तिबारे छानबिन भइरहेको बताउनु भएको छ। आफूलाई नेताहरूलाई कहिले समाउने भन्ने प्रश्न धेरै आएको भन्दै उहाँले प्रमाण भेटिए कसैलाई पनि नछान्ने बताउनु भयो। आज राजधानीमा भएको यो कार्यक्रममा प्रमुख आयुक्त कार्कीले भन्नुभयो, सूर्यनाथ उपाध्यायको पालामा केहीलाई मुद्दा लागेपछि परिवार र नातेदारको नाममा सम्पत्ति राख्दैनन्। अख्तियारले थोरै जनशक्तिको भरमा धेरै काम गरेको भन्दै उहाँले देशभरमा सुशासन भएको एक मात्र ठाउँ अख्तियार भएको समेत बताउनु भयो। अख्तियारका प्रमुख आयुक्त कार्कीले आफूले पत्रकारहरूबाट समेत अपेक्षाकृत सहयोग नपाएको गुनासो गर्नुभयो। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीबीच भेट भएको छ। एमाले नेता ओलीलाई भेट्न प्रचण्ड ओली निवास बालकोट भक्तपुर पुग्नु भएको हो। भेटमा सरकारको कार्यशैलीबारे दुवै नेताले असन्तुष्टि जनाएका छन्। सरकारले जथाभावी रकमान्तर गरेको विषयमा प्रचण्डले असन्तुष्टि व्यक्त गर्नुभयो। एमाले नेता ओलीले रकमान्तर र संसदको अवरोध हटाउने बारे आफूले छिट्टै प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको स्रोतले जनाएको छ। प्रचण्डले भेटमा ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्दा एमालेको महाधिवेशनबारे समेत चासो व्यक्त गर्नुभयो। जवाफमा नेता ओलीले आफूले स्वास्थ्य लाभ गरेर आएको भन्दै महाधिवेशन तोकिएकै मितिमा हुने विश्वास दिलाउनु भयो। अवरुद्ध संसद खुलाउने विषयमा आज सत्तारूढ नेपाली कङ्ग्रेसले विपक्षी दलसँग अनौपचारिक वार्ता गर्ने जनाएको छ। प्री बजेट छलफलका लागि बोलाइएको संसद अधिवेशन लगातार विपक्षी दलले अवरुद्ध पारेपछि सुचारूका लागि प्रयास गरिने कङ्ग्रेसका एक नेताले बताएका छन्। सत्तारूढ दलभित्रै सरकार गठन गर्दा भएको चारमुदे सहमति कानूनका विषयमा मतभेद देखिएपछि यसअघि भएका वार्ताले सार्थक रूप लिन नसकेको हो। चारमुदे सहमतिमा संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिन गर्नुपर्ने, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने विषयमा कुरा मिल्न नसक्दा संसदको गतिरोध अन्त्य नभएको कङ्ग्रेसको बुझाइ छ। पर्सा जिल्लाको ठोरी रोजीनगरमा आज बिहान परेको चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ। बाँदर झुला घर भएकी 19 वर्षे शर्मिला चौधरीको ज्यान गएको हो। घर आएसी कामको लागि घरको आँगनमा निस्किएको बेला चौधरीलाई चट्याङ लागेर घटनास्थलमै ज्यान गएको स्थानीय नरबहादुर गुरुङले जानकारी दिनुभयो। यता पश्चिम चितवनको शिवनगर गाविसमा चट्याङ लागेर आज एक महिला घाइते भएकी छिन्। घर नजिकै रहेको धारामा पानी भर्ने क्रममा बिहान 7:30 बजेतिर चट्याङ लागेर 26 वर्षे दुधिमाया लामा घाइते भएको जिल्ला प्रहरीकारले चितवनले जनाएको छ। घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ। इराकको मोसुलमा भएको सरकारी सेना र अलकायदा समर्थित सुन्नी विद्रोही बीच भिडन्तमा 100 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 55 सर्वसाधारण रहेको अधिकारीले बताएका छन्। भिडन्तमा 22 प्रहरीको ज्यान गएको छ। विद्रोहीहरूले प्रहरी चौकी र सुरक्षा चेक पोइन्टमा आक्रमण गरेपछि भिडन्त भएको जनाइएको छ। पछिल्लो समय इराकमा हिंसाका घटना बढेका छन्। र नेपाल फिफा वरियतामा 5 स्थान तल खस्किएको छ। विश्व फुटबलको सर्वोच्च संस्था फिफाले जुन महिनाको वरियता सार्वजनिक गर्दा नेपाल आफ्नो वरियतामा ओह्रालो लागेको हो। यसअघिको 159 स्थानमा रहेको नेपाल 5 स्थान तल झर्दै 164 स्थानमा पुगेको छ। दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा माथि 130 स्थानमा रहेको छ। अफगानिस्तान पनि अघिल्लो महिनाको तुलनामा 2 स्थान खस्केको हो। दक्षिण एसियाको वरियतामा 2 स्थानमा उक्लिएको मालदिव्स आफूलाई 6 स्थान सुधार गर्दै 147 स्थानमा रहेको छ। त्यस्तै भारत 7 स्थान तल झर्दै 154